Alhamdulillah nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayhi wa na'udzu billahi min shururi anfusina wa min sayyiati a'malina ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إنما يخشى الله من عباده العلماء آمنت بالله صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين حضرات علماء کرام اور میرے بزرگوں اور دوستوں السلام علیکم ورحمۃ اللہ وبرکاتہ میں آج تقریباً 11 دن سے ہندوستان کے مختلف علاقوں میں اپنے دوستوں محبت کرنے والوں اور عزیزوں کے درمیان ہوں اور ہندوستان کے مختلف شہروں اور علاقوں میں اللہ تبارک و تعالی نے جانے کی توفیق عطا فرمائی حضرات علماء کرام کی زیارت بھی نصیب ہوئی اور اپنے دوسرے مسلمان بھائیوں سے بھی ملا ہر جگہ جس محبت اور جس اخلاص کے ساتھ ان حضرات نے اور آپ حضرات نے مجھ ناکارہ کے ساتھ معاملہ فرمایا میرے پاس اس کا شکریہ ادا کرنے کے لیے الفاظ نہیں صرف اتنا کہتا ہوں کہ یہ بات بالکل واضح ہے کہ یہ محبت انشاءاللہ محبت فی اللہ ہے کیونکہ میں کیا دے سکتا ہوں ان محبت کرنے والوں کو میں نے کیا دیا یا کیا دے سکتا ہوں ظاہر ہے کہ یہ محبت صرف اس لیے ہے کہ مجھ ناکارہ کو کچھ نسبت اللہ تبارک و تعالی نے اپنے بزرگوں کے ساتھ عطا فرمائی اس کی وجہ سے یہ والہانہ محبت کا اظہار کیا جا رہا ہے تو حب فی اللہ ہے اور اللہ تعالیٰ سے میں دعا کرتا ہوں کہ اس کے انوار و برکات حب فی اللہ کے انوار و برکات سے ہم سب کو سرفراز فرمائیں اس محبت کے اظہار میں बहुत सी जगहों पर और तकरीबन हर जगह मेरे जाती नुक्ते नजर से बड़ा मुबालगा भी किया गया है। और बाज़ ऐसी बातें भी हैं कि जो वाकई के मुताबिक नहीं, जैसा कि अभी मेरे भाई ने ऐलान फरमाया कि बहुत से हजरात ने मुझे पाकिस्तान का चीफ जस्टिस करार देकर ये लिखा है या कहा है। मैं कभी पाकिस्तान का चीफ जस्टिस नहीं रहा, लेकिन पाकिस्तान में एक तरीका है कि एक अदालत है जिसको सुप्रीम कोर्ट की शरीयत अपेलेट बेंच कहते हैं, वो सुप्रीम कोर्ट का एक हिस्सा है, उसका मैं जज रहा हूं और इसी वजह से लोग जस्टिस मोहम्मद तकी उस्मानी लिखते हैं, लेकिन चीफ जस्टिस नहीं। दूसरी बात यह कि जगह जगह यहां भी पाकिस्तान में भी यहां भी लोग मुझे शेखुल इस्लाम लिखना शुरू कर दिया है। मैं समझता हूं कि मेरे नाम के साथ शेखुल इस्लाम का लफ्ज शेखुल इस्लाम के लकब की तौहीन है, लिहाजा मैं इसको अपने नाम के साथ इख्तियार करना। ये शेखुल इस्लाम का लकब सजता था हजरत अल्लामा शब्बीर अहमद साहब उस्मानी रहमतुल्लाह अलैह पर, हजरत शेखुल इस्लाम अल्लामा सईद हुसैन अहमद साहब मदनी रहमतुल्लाह अलैह पर। मुझ जैसे आदमी के साथ ये लफ्ज इस्तेमाल करके इस लफ्ज की तौहीन होती है, इसकी तौकीर में कमी होती है। इसके अलावा जिस हुस्न जन का इजहार फरमाया गया नसर में भी और नज्म में भी, ये उन हजरात की मोहब्बत उनके हुस्न जन का करिश्मा है। हुब्बुका शैया युअमी व युसिम, इसके लिए मैं उनका तहे दिल से शुक्रगुजार भी हूं, लेकिन साथ ही मैं ये समझता हूं कि ये सारी बातें हुस्न जन का हिस्सा हैं और यही दुआ कर सकता हूं कि अल्लाह ताला अपने फजल व करम से उनके हुस्न जन को मेरे हक में सच्चा फरमा दे। इस मौके पर मुझे इमाम जोहरी रहमतुल्लाह अलैह का एक मकूला याद आया और वो मकूला हम सब के लिए एक बहुत बड़ा अजीम सबक भी है और मिशाल राह भी है और नफ्स व शैतान के दसाइस से बचने का एक बहुत आला तरीका भी है। वो फरमाते हैं कि जब कोई अल्लाह का बंदा मेरी तारीफ करता है तो मैं फौरन अपने दिल में यह कहता हूं कि या अल्लाह, मैं अपनी जात से इन साहब से ज्यादा वाकिफ हूं, जितना ये मुझसे वाकिफ हैं मैं उनसे ज्यादा वाकिफ हूं, यानी अपने अयूब को भी मैं जानता हूं, इन हजरात के सामने तो अयूब आए नहीं, मैं अपने अयूब से भी वाकिफ हूं, तो मैं अपने आप से इनसे ज्यादा वाकिफ हूं और अल्लाह आप मुझसे ज्यादा वाकिफ हैं, तो अल्लाह मुझे इन हजरात ने जो हुस्न जन कायम फरमाया है उसकी वजह से मुझे किसी धोखे में पड़ने से बचाइए, मुझे इस बात से महफूज रखिए कि मैं इन हजरात के हुस्न जन के इजहार के बिना पर मैं किसी धोखे में पड़ जाऊं और उजब में मुबतला हो जाऊं, किब्र में मुबतला हो जाऊं, अल्लाह मुझे इससे महफूज रखे। अजीम सबक दिया, हम सबको यह वाक्य पेश आता है, तकरीर हो या तहरीर हो, वाज हो या खिताबत हो, जब आदमी उससे फारिग होता है तो बसा औकात लोग उसकी तारीफें करते हैं, आपने बहुत अच्छा बयान किया, आपने बहुत अच्छी किताब लिखी, आपने बहुत अच्छा मकाला लिखा, तो ये चीज बाद औकात हमारे अंदर उजब पैदा कर देती है और उसके नतीजे में आदमी धोखे में पड़ जाता है। हमारे मुझे याद आया हजरत हकीम उल उम्मत मौलाना अशरफ अली साहब थानवी कद्दस अल्लाह तआला सिरहू की बात याद आई। वो फरमाते हैं कि हमारी मिसाल ऐसी है जैसे आपने सुना होगा एक साहब थे अशअब कम्मा, अशअब नाम था, लालची होने में मशहूर थे, लालची होने में जरबुल मसल थे। खतीब बगदादी ने तारीख बगदाद के अंदर उनके बहुत से वाकयात लिखे हैं जिसे मालूम होता है कि शायद हकीकी शख्सियत थी, वैसे ही अफसानवी शख्सियत नहीं थी। उसी में वाकयात में उसकी लालच के वाकयात में यह लिखा है कि एक मरतबा उसका गुजर हुआ किसी बर्तन बनाने वाले के पास, तो वो थाल बना रहे थे लोग, पीतल या लोहे वगैरह किसी चीज के थाल बना रहे थे। तो जब उसके पास से गुजरे वो अशअब, तो उनसे कहा भाई ये थाल छोटे छोटे बना रहे हो, बड़े बनाओ। उसने कहा भाई आपसे क्या ताल्लुक, बड़े बनाने से क्या हासिल। तो कहने लगे कि इसलिए बड़े बनाओ कि हो सकता है कोई अल्लाह का बंदा इसमें मेरे लिए कोई हदिया लेकर आए, तो ये जरा बड़ा थाल होगा तो ज्यादा मिलेगा। तो इस लिहाज से उनको कम्मा कहा जाता है, यानी लालची। तो उन्हीं का एक किस्सा यह मशहूर है और उन्हें भी खतीब बगदादी ने भी लिखा है तारीख बगदाद में कि एक मरतब बच्चे कुछ खेल रहे थे कहीं, तो उनसे जाकर कहा कि अरे तुम यहां खेल रहे हो, देखो वहां पर मिठाई बट रही है, वहां जाओ। हालांकि कोई मिठाई विठाई नहीं बट रही थी, वैसे ही उनसे कहा कि तुम यहां खेल रहे हो, उधर मिठाई बट रही है, वहां जाओ। बच्चों ने सुना मिठाई बट रही तो भाग पड़े उस तरफ। जब भाग पड़े तो खुद भी भागने लगे उनके पीछे। लोगों ने पूछा भाई तुमने तो खुद धोखा दिया इनको, आप खुद ही भाग रहे हो। कहेंगे जब इतनी सारी मखलूक भागी जा रही है तो कोई ना कोई शायद बट रही हो मिठाई, इतनी सारी मखलूक भागी जा रही है तो मैं एहतमाल है कि ये बिला वजह तो नहीं भाग रहे होंगे, लिहाजा मैं भी इसी के पीछे भाग रहा हूं। तो हजरत हकीम उल उम्मत मौलाना थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि हम लोग बाज़ औक़ात अशअब तम्मा बन जाते हैं, यानी लोगों को धोखा दिया अपने किसी जाहिरी अमल से, किसी बात से लोगों को धोखा दिया, लोग समझने लगे बड़े मुत्तकी हैं, बड़े आलिम हैं, बड़े अल्लामा हैं। और जब लोग इतने तारीफ करने लगे तो कहा कि भाई ये सारी मखलूक जो तारीफ कर रही है तो फिर कुछ ना कुछ तो होगा मेरे अंदर जरूर, जिसकी वजह से मैं ये इतनी सारी मखलूक मेरी तरफ रुजू कर रही है। तो इस धोखे में आदमी बाद औकात मुबतला हो जाता है। और इसीलिए नबी करीम सरवरे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इहसुफी वजूहिल मद्दाहीन अत्तराव, के मुंह पर तारीफ करना इसको पसंद नहीं किया नबी करीम सरवरे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने। और उसकी वजह यह है कि जिस आदमी की तारीफ की जा रही है वो भी बशर है, इंसान है, तो वो इस अशअब तम्मा की तरह धोखे में पड़ जाता है और उसकी वजह से उजबर किबर में मुबतला हो जाता है। अल्लाह ताला हम सबको इससे महफूज रखे। बहरहाल अर्ज ये कर रहा था कि अल्हम्दुलिल्लाह आज 11वां दिन है शायद मुझे हिंदुस्तान की सरजमीन पर और इसके मुख्तलिफ खित्तों मुख्तलिफ इलाकों में अल्हम्दुलिल्लाह अपने दोस्तों अहबाब से अल्लाह ताला ने मुलाकात की सआदत अता फरमाई। तो मैं अलावा इसके कि उन हजरात ने सब ने आप हजरात ने जिस मोहब्बत का और खुलूस का मुजाहरा किया उसका शुक्रिया मैं अदा नहीं कर सकता, इसके अलावा एक बात देखकर मैं इतना मसरूर और बाग-बाग हुआ हूं कि उसका इजहार न करना नासिपासी होगी। वो ये कि अल्हम्दुलिल्लाह मुसलमानों की जो कैफियत यहां पर नजर आई अल्हम्दुलिल्लाह सुम अल्हम्दुलिल्लाह, उससे बड़ा इत्मीनान हासिल हुआ कि अल्हम्दुलिल्लाह मुसलमान अपने दीन अपने ईमान अपने तर्ज जिंदगी को मजबूती के साथ अल्लाह ताला के फजल करम से थामे हुए हैं और इसमें सबसे बड़ा हिस्सा मेरे नजदीक उन हजरात उलमाए किराम का है जिन्होंने इस मुल्क के अंदर इस्लाम की रोशनी फैलाने में कोई कसर नहीं छोड़ रही। अल्लाह ताला के फजलो करम से मैंने ये देखा कि हजरात उलमाए किराम अपनी बावजूद अकलियत में होने के अल्हम्दुलिल्लाह उन्होंने दीन की मुस्बत खिदमत करने में भी कोई कसर नहीं छोड़ी हुई और दीन के ऊपर जो मुख्तलिफ फितने हमला आवर हैं उनके दिफा में भी कोई कसर नहीं छोड़ रही। अल्लाह तबारक व तआला का यह महज फजलो करम है। और एक बात का मैं और इजहार कर दूं कि अल्हम्दुलिल्लाह मुझे हिंदुस्तान के उलमा में इल्मी और तहकीकी ज़ौक परवान चढ़ता नजर आ रहा है और यह महसूस हो रहा है कि अल्हम्दुलिल्लाह हिंदुस्तान के उलमा अल्लाह ताला के फजल व करम से उसकी तौफीक से सिर्फ अपने मारूफ दरस व तदरीस के दायरे में महदूद नहीं है बल्कि उनकी तालीफ उनकी तसनीफ उनकी तहकीक का दायरा आलम इस्लाम की तमाम जरूरियात की तक वसी हो रहा है। और अल्लाह ताला के फजल व करम से ऐसे इदारे कायम हैं जहां दरस व तदरीस का सिलसिला जारी है, ऐसे इदारे कायम हैं जहां तहकीक हो रही है, ऐसे इदारे कायम हैं जहां बातिल की तरदीद का एहतमाम किया जा रहा है। ये सारी बातें देखकर हकीकत यह है कि मैं अल्लाह ताला का बड़ा शुक्र अदा करता हूं और आप सब हजरात को मुबारकबाद पेश करता हूं कि आपने यहां पर दीन की शमा रोशन रखने के लिए बड़ी अजीम जिद्दोजहद फरमाई है। अल्लाह तबारक व तआला अपनी बारगाह में उसको कबूल फरमाए और उसमें पैहम तरक्की अता फरमाए। दर हकीकत उलमाए किराम किसी भी मुसलमानों के माशरे में एक रहनुमा की हैसियत रखते हैं और उलमाए किराम ही दर हकीकत वो मिसाल हैं जिनको देखकर आम मुसलमान अपनी जिंदगियां मुरतब करते हैं। वो एक रहनुमाई का मकाम रखते हैं, उनकी जिंदगियां एक मिसाल होती हैं, नमूना होती हैं। वो अपने सिर्फ कौल से ही नहीं अपने अमल से भी आम मुसलमानों के लिए एक उसवा पेश करते हैं, एक मिसाल पेश करते हैं। तो अल्लाह ताला के फजल व करम से आप हजरात ने यहां जो जिद्दोजहद की है और जिस जिद्दोजहद में आप हजरात मसरूफ हैं वो अल्लाह ताला की रहमत से उम्मीद है कि इस मुल्क के मुसलमानों के लिए एक अजीम सरमाया है और उनके लिए मिशाल राह बनेगी। अल्लाह तबारक व ताला इसमें मजीद तरक्यात अता फरमाए। इस मौके पर मैं आप हजरात से क्या अर्ज करूं और किस बात का इंतखाब करूं, मेरे जहन में यह बात आई कि हम सब दर हकीकत दीन के तालिब इल्म हैं। लोग आलिम कह देते हैं लेकिन आलिम बड़ी बात है। अल्लाह ताला सही माने में तालिब इल्म बनने की तौफीक अता फरमा दे तो यही हमारे लिए बहुत। मुझे हजरत हकीमुल उम्मत मौलाना थानवी रहमतुल्लाह अलैह का इरशाद याद आया, वो फरमाते थे कि अगर सारी दुनिया के उकला मिलकर शरीयत के किसी भी मसले पर कोई बड़े से बड़ा इश्काल लेकर आ जाएं तो ये नाकारा दो मिनट में उनको लाजवाब कर सकता है, दो मिनट में उनको लाजवाब कर सकता है। और मैं तो एक अदना तालिब इल्म हूं, उलमा की तो बड़ी शान है। ये फरमाते थे, सारी जिंदगी अपने आप को तालिब इल्म ही करार दिया। हजरत हसन बसरी रहमतुल्लाह अलैह को किसी ने या फकीह कहकर पुकारा تو آپ نے جواب میں فرمایا کہ اب حل رأیت فقیہا قط، کبھی کسی فقی کی شکل بھی دیکھی ہے؟ اور پھر فرمایا انما الفقیہ الزاہد فی الدنیا الراغب فی الآخرہ. زاہد فقی تو وہ ہوتا ہے جو دنیا سے بے رغبت ہو اور آخرت کا طالب ہو، وہ ہوتا ہے فقی. تو اپنے آپ کو فقی کہلانے سے بھی انہوں نے منع کیا. تو ہم سب طالب علم ہیں، اللہ تعالیٰ طالب علم بنا دے، پتہ نہیں ہے بھی کہ نہیں، کیونکہ طالب علم تو وہ ہوتا ہے جس میں علم کی طلب اس کی رگ و پے میں سمائی ہوئی ہو. اللہ تعالیٰ ہم سب کو طالب علم بننے کی توفیق عطا فرمائے. کیونکہ ہم سب طالب علم ہیں تو ایک ہی کشتی کے سوار ہیں، ایک ہی منزل کے رہرو ہیں، لہذا جو کچھ باتیں ہمیں اپنے اندر قابل توجہ یا قابل اصلاح نظر آتی ہیں، کچھ ان کا ذکر ہو جائے تو شاید یہ محفل میں کچھ فائدہ ہو مجھے بھی اور سننے والوں کو بھی. اللہ تبارک و تعالیٰ اس کی توفیق عطا فرما دے. بات یہ ہے کہ دو چند باتیں الحمدللہ، جیسے میں نے عرض کیا سارے علماء کرام کو درحقیقت یہ درجہ حاصل ہے کہ انہوں نے محنت کر کے اس ملک کو ایمان کی روشنی سے جگمگایا ہوا ہے، لیکن کسی بھی منزل پر مزید ترقی کے امکانات ختم نہیں ہوتے. علم ایک ایسی درگاہ ہے جس کی کوئی نہایت نہیں. اے برادر، بے نہایت درگہیز، ہر چھ بروے میرسی بروے مائیس، کسی مقام پر بھی پہنچ جاؤ تو وہاں پر کھڑا ہونا نہیں ہے، آگے چلنا ہے، ترقی کرنی ہے، اپنے آپ کو مزید بہتر بنانا ہے. تو مزید بہتر بنانے کے لیے میں ایک مذاکرے کے طور پر چند باتیں عرض کرتا ہوں. اللہ تبارک و تعالی مجھے بھی ان پر عمل کی توفیق عطا فرمائے، آپ حضرات کو بھی توفیق عطا فرمائے. ایک بات تو یہ ہے کہ آپ حضرات سب جانتے ہیں کہ اسلام اور شریعت، اس کے پانچ شعبے ہیں: عقائد، عبادات، معاملات، معاشرت، اخلاق. یہ پانچ شعبے مل کر دین مکمل ہوتا ہے. ان میں سے کسی ایک کو آدمی لے کر بیٹھ جائے اور باقی شعبوں کو چھوڑ دے تو وہ دین کی صحیح تعبیر پیش نہیں کر رہا. کچھ عرصے سے یہ ایک رجحان پیدا ہوا ہے کہ دین کے اندر سب سے زیادہ اہمیت دین کی تعلیم میں، تبلیغ میں، دعوت میں، تربیت میں سب سے زیادہ اہمیت ہوتی ہے عقائد اور عبادات کو، اور اس میں کوئی شک نہیں، وہ ہیں ہی اہم چیزیں. اللہ تعالیٰ کا فضل و کرم ہے کہ اس پر اہمیت دی جا رہی ہے، اس کی اہمیت کو کسی طرح بھی کم نہیں کیا جا سکتا. لیکن باقی جو شعبے ہیں تین، معاملات، معاشرت اور اخلاق، ان کی طرف توجہ نہ ہونے کے برابر ہے. اب معاملات کی طرف بھی کچھ تھوڑی سی توجہ الحمدللہ ہونے لگی ہے، تاکہ حلال و حرام کا فرق مٹے اور مسلمانوں کو اپنے معاملات کے اندر صرف حلال کا اہتمام کرنے کی توفیق ہو. اس پر بھی الحمدللہ کچھ کام ہونے لگا ہے، لیکن ابھی وہ کام نامکمل ہے اور اس میں مزید ترقی کی ضرورت ہے. لیکن دو شعبے یعنی معاشرت اور اخلاق، یہ ایسے ہیں کہ ان میں ہماری توجہ، اگر یہ کہا جائے تو شاید مبالغہ نہ ہو، کہ نہ ہونے کے برابر ہے. حالانکہ معاشرت دین کا بہت ہی اہم اور افضل حصہ ہے. یہ وہ حصہ ہے جو عملی طور پر لوگوں کو اسلام کی دعوت دینے کے لیے بھی بہت اہمیت رکھتا ہے. یعنی معاشرت اگر اچھی ہوگی تو जो इस्लाम से दूर हैं वो भी ये देखेंगे कि इन लोगों की माशरत पुरकशिश है, इनके अंदर नज्म व जब्त है, इनके अंदर तरतीब है वगैरह वगैरह, तो उससे लोगों को इस्लाम की तरफ रगबत बढ़ेगी और बढ़ती रही है माजी में, तारीख हमारी इस बात की शाहिद है। तो उसकी वजह से लोगों को इस्लाम की तरफ रगबत होती है। लेकिन अगर मुआशरत में खराबियां हों, मुआशरत अच्छी ना हो, तो न सिर्फ ये कि वो एक बसावकात गुना है, गुना होने के साथ साथ लोगों को इस्लाम से दूर करने का एक जरिया बन जाती है। मसलन मिसाल में मिसालन अर्ज करता हूं कि शरीयत ने इस बात का एहतमाम फरमाया है कि किसी भी इंसान को दूसरे से कोई तकलीफ ना पहुंचे। अल मुस्लिम मन सलीम अल मुस्लिमू न मिल लिसानी ही वही, सारी मुआशरत का लुब लुबाब सरकार दुआलम सलासन में इन चंद लफ्जों में बयान फरमा दी, और उसका इतना एहतमाम फरमाया है कि कदम कदम पर इस बात की रियायत है कि अपनी जात से किसी दूसरे को तकलीफ ना पहुंचे। मैं आज क्या करता हूं कि मस्जिद में जमात से नमाज पढ़ना कितनी फजीलत की बात है और कितनी उसकी ताकीद फरमाई गई है। यह फरमाया गया है कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जो लोग मस्जिद में जमात के लिए नहीं आते, मेरा दिल चाहता है कि उनके घर जाकर जला दूं, लेकिन यह फरमाया गया कि अगर कोई शख्स ऐसा है जिसकी कोई ऐसा बीमार है कि उसके जिस्म से बदबू आती है और अगर वो कहीं जाकर जमात में खड़ा होगा तो लोगों को बदबू आएगी, तो उसके लिए जमात में जाना जायज नहीं, घर में बैठकर नमाज पढ़े। क्यों? जमात की फजीलत को छोड़ दे, इसलिए छोड़ दे कि मेरी जात से किसी को तकलीफ न पहुंचे। ये इतना एहतमाम फरमाया शरीयत। कदम कदम पर आप देखेंगे मिसालें इसकी कि शरीयत के अहकाम यह है। मेरे वालिद माजिद हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब का कद्दसल्लाहु ताला सिर्रहु, अल्लाह ताला उनके दरजात बुलंद फरमाए, एक मरतबा ऐसा हुआ हम बचपन का जमाना के बैतुल खला में गए और वहां से गंदगी को बहाए बगैर आ गए, तो हजरत वालिद माजिद रहमतुल्लाह ने फरमाया बाद में कि तुम समझते हो कि सिर्फ ये ऐसे ही गलती हो गई, ये तुमने गुनाहे कबीरा का इर्तिकाब किया, इसलिए कि दूसरा आदमी जब आएगा उसको नफरत होगी, उसको तकलीफ पहुंचेगी, और किसी को बिला वजह नाहक तकलीफ पहुंचाना गुनाहे कबीरा है, तो गुनाहे कबीरा का मुर्तकिब हो तुम। उस वक्त एहसास हुआ कि देखो दीन हमारा वो इन बातों की तरफ हमारा ध्यान नहीं जाता कि हम ये गुनाह कबीरा का इर्तिकाब कर रहे हैं, लेकिन कर रहे हैं। और एक तो है तहारत, तहारत तो शरायत नमाज में से है, शरायत इबादत में से है, तहारत के अल्लाह तबारक व तआला ने उसके अपने आदाब उसके अहकाम दिए हैं, वो तो खैर मतलूब है ही, फराइज में से है। लेकिन एक है नजाफत, सुथराई, ये भी तहारत के साथ नजाफत भी मतलूब है, और वो इसलिए मतलूब है कि अगर वो नजाफत का एहतमाम नहीं किया जाएगा तो दूसरे आदमी के लिए तकलीफ का बायस हो। उसका नतीजा यह है कि चूंकि ये बात हमारे माशरत के हिस्से में उस दर्जे में दाखिल नहीं हुई, उसका नतीजा यह है कि बाद औकात हम लोग दूसरों के लिए बाइस नफरत बन जाते हैं। आपस में हम बैठे हैं, इसलिए बिला तकल्लुफ अर्ज करता हूं कि बाज ये मगरबी अकवाम हैं, उन्होंने उनके यहां तहारत का तो कोई तसव्वुर है नहीं, अंदर से देखो तो गंदे ही गंदे, इस वास्ते के तहारत जब नहीं तो गंदगी है, लेकिन नजाफत का एहतमाम उन्होंने किया। उस नजाफत का एहतमाम करने का नतीजा यह है कि उनके गुसलखानों में अगर जाओ, जो आम गुसलखाने हैं बाजारों में बने हुए, जिनके अंदर जो आम लोगों के इस्तेमाल के हैं, वहां जाकर देखो तो आपको पानी की एक बूंद भी फर्श पर पड़ी हुई नहीं मिलेगी, समझा? साफ सुथरे होंगे। उसी मगरबी मुल्क में मस्जिद में जाओ और वहां के गुसलखाने देखो तो वहां ताफुन उठ सवा मालूम होगा। जब यह मंजर एक आदमी देखेगा कि वहां सफाई है और यहां गंदगी है, तो वो इस्लाम की तरफ रागिब होगा या इस्लाम से दूर जाएगा। तो ये एक ऐसा पहलू है कि जिसकी तरफ हमारी तवज्जो कम है। बहुत सी जगहों पर अल्हम्दुलिल्लाह है, लेकिन अक्सर बहुत सी जगहों पर नहीं है। जब मुआजना किया जाए आम जगहों का और उन जगहों से जहां पर के दीन की के मराकिज हैं, जो दीन की तालीम और तरबियत दे रहे हैं, तो वहां पर जाकर अगर ये गंदगी नजर आएगी, सफाई नहीं होगी, नजाफत नहीं होगी, तो वह हम इस्लाम और मुसलमानों का गलत तसव्वुर दुनिया के सामने पेश करेंगे। इसकी तरफ तवज्जो की जरूरत है। माशरत का एक का आदाब यह है कि जब कोई काम करो, चाहे वो इज्तिमाई काम हो, तो उसमें किसी को भी एक शख्स को दूसरे शख्स से तकलीफ ना पहुंचे। बहिश्ताजा के आजारे नबाशद, बहिश्ताजा के आजारे नबाशद, कसेरा बर कसे दर अज कसे कारे नबाशद। तो वो ये तालीम हमें दी गई है कि आप अपनी जात से तकलीफ ना पहुंचाओ। मैं आपको बेतकल्लुफ बातें अर्ज कर रहा हूं, अल्लाह ताला अपनी रहमत से हम सबको अमल की तौफीक अता फरमाए। जितने जहाज होते हैं, हवाई जहाज, उनके गुसलखाने होते हैं, उनके ऊपर यह हिदायत लिखी होती है कि जब आप गुसलखाने से फारिग होकर जाएं तो इस वाश बेसिन को तौलिए से साफ करके चले जाएं, ताकि आइंदा आने वाला मुसाफिर जो है वो उसको साफ सुथरा मिले गुसलखाना। यह ऐन इस्लाम की तालीम। मुझसे एक साथी एक मर्तबा जहाज में हम जा रहे थे, तो मुझसे एक साथी कहने लगे कि भाई देखो, ये जहाज वाले इतने नामाकूल हैं कि हमें वजू नहीं करने देते गुसलखाने में। तो और मैंने वजू किया तो मुझे बहुत उन्होंने जजर व तौबीख। तो मैंने कहा भाई, मैं तो सारी दुनिया में सफर करता हूं हवाई जहाजों के अंदर, मुझे आज तक किसी ने मना नहीं किया वुजू करने से, आपको कैसे मना किया? तो मैंने उसको बुला के पूछा, क्योंकि वो जहाज का आदमी था। मैंने कहा कि भाई आप क्यों मना कर रहे थे इनको? कहने लगा, आइए मैं आपको दिखाता हूं क्यों मना कर रहा था। जाकर गुसलखाना जो दिखाया, तो वहां एक मारे का कारजार बरपा था उस गुसलखाने के अंदर। यानी वो पानी के छींटे जो हैं वो शीशे पर और दीवारों पर और फर्श जो है वो भीगा हुआ था उससे पानी से, इतनी इतनी तह उसके ऊपर पानी की जमी हुई थी। तो मैंने कहा भाई, अगर आप ये इस तरह वजू करोगे तो जाहिर है कि आपको रोकेंगे वो, लेकिन अगर कोई आदमी सलीके से वजू करे, इस तरह वजू करे कि उसका जब पानी बह जाए तो उसको वहां तौलिए रखे हुए हैं, कागज रखे हुए हैं, इसी काम के लिए रखे हुए हैं कि अगर भीग जाए तो उसको साफ कर लें, शीशे को साफ कर लें, दीवारों को कर लें, फर्श को कर लें, और उसको साफ सुथरा करके खुश करके आप जब वापस जाओगे तो दूसरा आदमी आकर उसको इस्तेमाल करेगा, इत्मीनान से करेगा। जब इस तरह अगर आप वजू करोगे तो बाकी फिर रोकना उनका कोई काबिल एतराज नहीं। तो ये फहम खत्म हो गई कि वुजू करना तो बेशक जरूरी है, लेकिन वुजू करने के साथ इस तरह करना जरूरी है कि आने वाले को भी कराहियत ना हो। ये आदाब मुआशरत है जो हमें इस्लाम ने सिखाए और वो हम छोड़ चुके हैं। अल्लाह तबारक व ताला जो है उसका ये قاعدہ ہے، میرے والد ماجد رحمۃ اللہ فرمایا کرتے تھے کہ باطل قوم محض باطل کی وجہ سے کبھی ترقی نہیں کر سکتی، ان الباطل کان زہوقا، ترقی اگر کوئی کرتی ہے کسی باطل کو ترقی کرتے ہوئے دیکھو تو ضرور سمجھ لو کہ اس باطل کے ساتھ کوئی حق لگا ہے جس نے اس کو ترقی دی. تو یہ ساری باطل اقوام جو ترقی کرتی نظر آ رہی ہیں وہ اپنے فسق و فجور کی وجہ سے نہیں، اپنے غلط عقائد کی وجہ سے نہیں، اپنی عریانی فحاشی کی وجہ سے نہیں، اپنے بے دینی کی وجہ سے نہیں، وہ ترقی اگر کر رہی ہیں تو کچھ حق صفات انہوں نے اختیار کی ہیں جو درحقیقت ہمارے دین کی تعلیم تھی، اس کی وجہ سے ان کو ترقی ملی، اس کی وجہ سے ان کو دنیا کے اندر اللہ تعالیٰ نے یہ قاعدہ رکھا ہے کہ کافر کرے کام یا مسلم کرے، جیسا کام کرے گا دنیا میں ویسا نتیجہ پالے گا، وہ آخرت کا معاملہ اور ہے. آخرت میں تو ایمان شرط ہے عمل کا ثواب ملنے کے لیے، لیکن دنیا میں مسلمان کرے یا کافر کرے جیسا کام کرے گا ویسے نتائج اس کو دنیا کے اندر مل جائیں گے. تو ان لوگوں نے جد و جہد کی، محنت کی، قوم کی تربیت کی، ان کو سلیقہ سکھایا، اس کے نتیجے میں اب آپ کو میں مثال ایک اور دیتا ہوں. ایک مرتبہ میں برطانیہ میں ایک ٹرین کے اندر جا رہا تھا تو مجھے ضرورت پیش آئی کہ میں غسل خانے میں جانے کی ضرورت پیش آئی، تو وہاں جا کے دیکھا تو اس پر لکھا ہوا تھا کہ یہ آکوپائڈ ہے، یعنی ابھی اس میں اندر کوئی ہے. تو میں آ کر بیٹھ گیا کہ جب خالی ہوگا تو چلے جائیں گے. تھوڑی دیر کے بعد میری نظر پڑی تو ایک خاتون وہاں پر کھڑی ہوئی تھی، اور جیسے کوئی انتظار میں کھڑا ہوتا، اور تختی پر اب اکوپائڈ لکھا ہوا نہیں تھا، خالی پڑا ہوا تھا. تو میں نے ان سے کہا کہ اگر آپ کو جانا ہے تو آپ چلی جائیں، خالی ہے. تو کہنے لگی کہ نہیں میں اصل میں ایک اور وجہ سے کھڑی ہوں. میں نے کہا کیا وجہ ہے؟ تو کہنے لگی اس لیے کھڑی ہوں کہ یہ غسل خانہ جو ہے میں نے یہاں پر اس کو استعمال کیا ہے، یعنی پیشاب کیا ہے وہاں پر، اور جب میں فارغ ہوئی تو گاڑی پلیٹ فارم پر رک گئی، اور پلیٹ فارم پر رکنے کی وجہ سے میں اس کو فلش نہیں کر سکی، یعنی پانی بہا نہیں سکی. اس لیے نہیں بہا سکے کہ پلیٹ فارم پر جب گاڑی کھڑی ہو تو اس وقت میں پانی نہیں بہایا جاتا تاکہ گندگی پلیٹ فارم کے اوپر نہ پھیلے. سارے ریل کے اندر ہدایات لکھی ہوتی ہے نا، آپ نے دیکھی ہوگی کہ جب پلیٹ فارم پر گاڑی کھڑی ہو تو استعمال نہ کیا جائے. تو اس لیے کھڑی ہوں کہ جب گاڑی روانہ ہوگی تو میں جا کے فلش کر کے پھر جاؤں گی اپنی سیٹ کے اوپر بیٹھوں گی. اب آپ ذرا اندازہ کیجئے کہ ایک تو یہ کہ قاعدہ ہے پلیٹ فارم کے اوپر گندگی نہ پھیلائی جائے، یہ وہاں پر بھی لکھا ہوا ہے، ہمارے ہاں بھی لکھا ہوا ہے ریلوں میں، لیکن کتنے لوگ ہیں جو اس پر عمل کرتے ہیں؟ اور پھر یہ اہتمام کہ بھائی میں ویسے چھوڑ کر آ گئی ہوں، اس کو فلش کرنا بھی ضروری ہے، اس کے بغیر مجھے جا کر اپنی سیٹ پر نہیں بیٹھنا چاہیے. یہ سارے طریقے انہوں نے اپنے قوم کے مزاج میں رچا بسا دیے، اس کے نتیجے میں ایک ترتیب ہے، ایک نظم ہے، ساری دنیا ان کو دیکھ کر ان کی سمجھتی ہے کہ یہ قابل تقلید لوگ ہیں. یہ سارے ساری باتیں ہمارے دین کی باتیں تھیں، لیکن انہوں نے ان کو اختیار کر لیا اور اس کے نتیجے میں وہ آگے بڑھ گئے، دنیا میں آگے بڑھ گئے. ہم نے یہ طریقے چھوڑ دیے. تجارت کو دیکھو، تجارت کے اندر امانت، دیانت یعنی سچائی، وہ ان کے ہاں آخرت کا تصور ہو یا نہ ہو وہ تو ہے ہی نہیں ان کے ہاں، لیکن اپنی تجارت کو فروغ دینے کے لیے انہوں نے امانت اور دیانت کو اختیار کر لیا. تو غرض عرض یہ کر رہا تھا کہ معاشرت کا ایک باب بڑا طویل باب ہے، خود شریعت کا حصہ ہے، اس کی طرف ہماری توجہ نہ ہونے کے برابر. وہاں اگر آپ جائیں مغربی ملکوں میں، اگر کوئی بھی جگہ ہوگی، اگر تین آدمی بھی ایک جگہ کھڑے ہیں تو तो खुद बखुद लाइन बना लेंगे, सब बना लेंगे खड़े होकर, कि कहीं धक्का पेल ना हो, एक दूसरे के ऊपर धक्का पेल करके रास्ता बनाने की कोशिश ना हो, बल्कि बना लेंगे। चाहे उसके लिए उनको कितना ही इंतजार करना पड़े, इंतजार करेंगे। मुमकिन नहीं है कि कोई आदमी बीच लाइन के अंदर घुस जाए। अब यह हुक्म हमारे दीन का था, ये सफें बनाई जाती हैं कि नहीं? अल्लाह ताला ने नमाज के अंदर सब बनाने का हुक्म दिया है और उसकी तारीफ फरमाई है, वस्साफाति सफन, कसम खाई अल्लाह ताला ने ये। लेकिन हमारे यहां जब कोई इस तरह का मामला पेश आ जाए तो अल अमान अल हफीज एक तुम धक्का पेल होती है। मैं एक जगह इसी तरह एक बड़ा इज्तिमा था, वहां बयान हुआ, बयान के बाद लोगों ने मुसाफा करने के सिलसिले में भागदौड़ शुरू की। अच्छा, मुसाफा भी अब लाजिम हो गया, यानी वाजिब बल्कि फर्ज, उसके बगैर गोया निजात नहीं होगी। उसका नतीजा यह कि इतना बड़ा मजमा था, वो सारे के सारे आके मुसाफा करना चाहते थे, यहां तक कि अब जगह तंग हो गई, करने वाले ज्यादा हैं, तो मस्जिद की खिड़की तोड़कर अंदर दाखिल हो। ये सारे मामलात जो हैं भाई, मुसाफा जो है अव्वल तो फर्ज नहीं, वाजिब नहीं, और जो वाजिब और फर्ज ना हो उसको फर्ज का दर्जा देना ये बिदात बना देता है उसको, आप सब जानते हैं। दूसरा ये कि अगर उसकी वजह से किसी आदमी को तकलीफ पहुंच रही है, यानी धक्का पेल हो रही है, एक दूसरे को धक्का देके आगे बढ़ने, तो हजरे अस्वद तक का बोसा देने के वक्त यह फरमाया गया कि किसी को धक्का देकर हजरे अस्वद का बोसा ना लो, तो हजरे अस्वद से ज्यादा मुकद्दस चीज क्या होगी। लेकिन उसके लिए यह, मगर इसकी तरबियत नहीं है हमारे यहां माहौल में, इसलिए कि माशरत के अहकाम को तकरीबन दीन से खारिज समझ लिया। तो मेरी गुजारिश यह है, अल्लाह ताला हम सबको उसकी तौफीक अता फरमाए, कि माशरत के दीन के जो माशरती अहकाम हैं उनको जरा ज्यादा अहमियत और तवज्जो के साथ उसकी तालीम और उसकी तरबियत की जरूरत है हमारे दीनी मदारिस के अंदर। और उसके लिए मैं, बहुत छोटी सी बात है, हजरत हकीमुल उम्मत मौलाना अशरफ अली साहब थानवी रहमतुल्लाह अलैह का रिसाला है आदाबुल मुआशरत, छोटा सा रिसाला है, लेकिन अल्लाह ताला ने उनका भी अजीब मतलब आता फरमाया था कि छोटे से छोटे रिसाले में मानी का जहान इकट्ठा फरमा दे। अगर वो रिसाला आदाबुल मुआशरत वो निसाब में दाखिल कर लिया जाए, और निसाब में नहीं दाखिल किया था, कम अज कम रोजाना वहां पर मदरसे के अंदर कोई वक्त असर के बाद उसका एक अदब, वो उसमें एक मिनट से ज्यादा नहीं लगेगा, एक अदब माशरत का एक अदब तलबा को पढ़ा दिया जाए, समझा दिया जाए, पढ़ के सुना दिया जाए। तो मुझे अल्लाह ताला की रहमत से उम्मीद है कि इंशाअल्लाह वो आदाब माशरत अच्छी तरह जहनों में बैठ जाएंगे और फिर उसकी तरबियत की निगरानी भी की जाए। अल्लाह तबारक व तआला हम सबको इसकी तौफीक अता फरमाए। एक बात तो याद करनी है। दूसरी बात यह है कि माशरे की कुछ जरूरियात ऐसी होती हैं जिनसे हर माशरे के फर्द का ताल्लुक होता है, और उसकी वजह से वो अपनी हक तलफी महसूस करता है या ज्यादतियां महसूस करता है। तो उलमाए किराम का फरीजा यह है कि वो माशरे की जरूरियात और उनकी एहतियाजात और उनकी हक तलफियों पर गहरी निगाह रखें और उनको भी खत्म कराने की कोशिश करें। आपने सुना होगा कि हिंदुस्तान में एक जमाने के अंदर बेवाओं के निकाह करने को बहुत ही मायूब समझा जाता था। अगर कोई बेवा हो गई है तो वो दूसरा निकाह करना चाहे तो उसको बहुत ही बायसे नंग और आर समझा जाता था, और अगर कोई कर ले तो उसको मतून किया जाता था। یہ درحقیقت خالص غیر اسلامی تصور تھا جو غیر مسلموں کے ساتھ اختلاف کے نتیجے میں پیدا ہوا تھا. ہمارے اکابر نے اس کے خلاف جہاد کیا, نکاح بیوگان کی تحریک چلائی اسی ہندوستان کے اندر, اور تحریک چلائی, جا جا کر بیانات کیے, لوگوں کو متوجہ کیا کہ یہ برا سمجھ, یہ بیوگان کا نکاح کرنا کو جو برا سمجھا جاتا ہے یہ حرام ہے, ناجائز ہے, اور بیواؤں کا نکاح کرانا چاہیے. پھر عملاً بیواؤں کے نکاح کرائے. اب یہ ایک ظلم تھا جو عورتوں کے اوپر ہو رہا تھا, اور اس ظلم کا ادراک کر کے, کیونکہ بالکل خلاف شرع بات تھی, ہمارے اکابر نے تحریک چلائی. یہاں تک کہ آپ نے شاید سنا ہوگا کہ حضرت نانوتوی رحمت اللہ علیہ, اب مجھے تھوڑا سا حافظے میں پوری طرح یہ وسوخ سے یاد نہیں آ رہا کہ حضرت نانوتوی رحمت اللہ علیہ تھے یا کوئی اور ہمارے بزرگ تھے, اسماعیل شہید رحمت اللہ علیہ, انہوں نے ایک جگہ وعظ کہا اور بیوگان کے نکاح کرانے کی تلقین فرمائی, تو کسی نے کھڑے ہو کر یہ کہہ دیا کہ آپ کیا آپ تبلیغ کر رہے ہیں کہ بیواؤں کا نکاح کرانا چاہیے, آپ کے گھر میں آپ کی جو بہن ہے وہ بیوہ بیٹھی ہے, اس کا کوئی نکاح نہیں ہوا. اب وہ بہن جو تھی وہ عمر رسیدہ کوئی 70-75 سال عمر تھی, اس کا تانا دے دیا کہ آپ کے گھر میں تو بیوہ بیٹھی ہے اور اس کا کوئی نکاح نہیں ہوا. تو فرمایا بھائی تم ٹھیک کہتے ہو, میں جا کر خوش آمد کروں گا. گھر پہنچے, ہمشیرہ کے پاس گئے, پاؤں پکڑ لیے ان کے کہ خدا کے لیے میں شریعت کا ایک حکم لوگوں کو سمجھانا چاہتا ہوں, اس کی وجہ سے لوگ میں مجھ پر یہ مانا تھا, آپ کیا پاؤں پکڑتا ہوں کہ میرے نکاح کر. تو اس طرح ہمارے بزرگوں نے ایک ایک معاشرے کی ایک ایک زیادتی کو اپنی نگاہ میں رکھ کر اس کے خلاف جہاد کیا, اور لوگوں کے ذہنوں سے ان کی خرابیاں مٹا, اس خرابیاں پیدا کر کے اس برائی کو مٹایا. لیکن ہم لوگ اس معاملے میں بعض اوقات ہم سے بڑی غفلت ہوتی ہے. میں ایک مرتبہ ایک جگہ تقریر کر رہا تھا, اور مغرب کی عورت کا جو تصور ہے, اور مغربی دنیا میں عورت کو جس طرح برسر بازار لایا گیا ہے, اور یہ آزادی نسواں کی تحریک چلائی گئی ہے, اس کے خلاف بیان کر رہا تھا. اور الحمدللہ اس کے اوپر کئی تحریریں بھی میری موجود ہیں, تقریریں بھی ہیں, اور اس میں میں نے یہ بھی کہا ہے کہ حقیقت میں یہ عورتوں کے ساتھ ایک بہت بڑا دھوکہ کیا گیا ہے, آزادی نسواں کی تحریک. اور یہ عجیب فلسفہ ہے مغرب کا کہ اگر ایک عورت اپنے گھر میں اپنے گھر والوں کے لیے کھانا پکائے تو وہ تو رجعت پسندی اور دقیانوسیت ہے, اور وہ عورت اگر جہاز میں ایئر ہوسٹس بن کر 500 آدمیوں کو کھانا سرو کرے اور ان کی ہوسناک نگاہوں کا نشانہ بنے تو یہ آزادی ہے. آج مغربی دنیا میں جا کر دیکھ لو, پس سے پس کام عورت کے سپرد ہے. کہنے کو تو یہ کہا گیا کہ ہم عورت کو اونچا باہر نکال رہے ہیں, اس کو اونچا مرتبہ دینے کے لیے تاکہ وہ صدر بن سکے, وزیر اعظم بن سکے. لیکن صدر وزیر اعظم تو کتنی بنی, لیکن لاکھوں عورتوں کو سڑکوں پر گھسیٹ دیا گیا, وہ نچلے سے نچلا کام ان کے سپرد ہے. ہوٹلوں میں لوگوں کے بستروں کی چادریں تبدیل کرے گی تو عورت کرے گی, جھاڑو دے گی تو عورت دے گی, ویٹر بنے گی تو عورت بنے گی. غرض دنیا بھر کے پس سے پس کام اس کے حوالے کر دیے گئے ہیں, اور اس کا نام رکھ دیا گیا آزادی نسواں. یہ مضمون میں بیان کر رہا تھا, تو بعد میں مجھے ایک مسلمان خاتون کا ایک خط آیا, और उस खत में उसने लिखा कि आपने आपने माशाल्लाह आजादी निस्वा के बारे में बहुत अच्छा बयान किया और बहुत अच्छी तहरीरें लिखी हैं, और सच्ची बात यह है कि उस पर गौर करे आदमी तो आजादी निस्वा का जो धोखा है वो समझ में आ जाता है। लेकिन मैं आपसे एक बात पूछती हूं, वो ये कि हमारे अल्लाह ताला ने इस्लाम में जितने हुकूक औरत को दिए हैं उनमें से बहुत से हुकूक ऐसे हैं जो हमारे माशरे में पामाल हो रहे हैं, कभी आपने उनके खिलाफ भी आवाज उठाई? कभी आपने उस पर भी तनकीद की कि हमारे माशरे में अल्लाह ताला ने तो औरत को यह हक दिया था और हमारे माशरे में यह हक नहीं दिया जा रहा? तो कभी आपने इसके खिलाफ भी कोई तकरीर की, इसके खिलाफ भी कोई तहरीर लिखी? सच्ची बात यह है कि उन्होंने मुझे शर्मिंदा कर दिया, इसलिए कि वाकईतन हमारे मुआशरे में खवातीन के साथ बड़ी नाइंसाफियां होती हैं, ऐसी नाइंसाफियां जो शरीयत के बिल्कुल खिलाफ। मसलन अल्लाह ताला ने औरत को वारिस बनाया है, मुझे यहां का हालात तो पूरी तरह मालूम नहीं है लेकिन हमारे पाकिस्तान के बेशतर इलाकों में औरतों को मीरास नहीं दी जाती, उनको मीरास जो शरीयत ने उनका मीरास में हिस्सा रखा है वो मीरास उनको नहीं दी जाती। तो मुझे ख्याल आया कि वाकईतन हमने कभी भी इस बुराई के खिलाफ कोई आवाज, मौसर आवाज नहीं उठाई। इसी तरह शरीयत ने यह हुक्म दिया है कि औरत का निकाह उसकी मर्जी के खिलाफ नहीं होना चाहिए, साफ साफ आकाम है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, अल बिक्रु तुस्तामरु फी नफ्सिहा, किसी औरत का निकाह उसकी मर्जी के खिलाफ नहीं होना चाहिए। लेकिन हमारे बहुत से मुआशरों में औरत का कोई, औरत की मर्जी लेने का कोई तसव्वुर ही नहीं है, बाप ने कह दिया जिस जगह निकाह कर दिया तो कर दिया, उसको बोलने का भी हक नहीं, उससे पूछा भी नहीं जाता। बहुत से माशरों में यह सूरत हाल है और इसके बहुत ही बदतरीन नतायज हमारे सामने आते हैं। लेकिन इस बुराई के खिलाफ हमने आवाज नहीं उठाई। तो बहुत से ऐसे इस्लामी अहकाम हैं जिनकी मुखालफत से लोगों के हुकूक पामाल हो रहे हैं, उनकी तरफ हमारी निगाह जरा कमजोर है, और जब से उस खातून ने मुझे मुतवज्जे किया तो उसके बाद अल्हम्दुलिल्लाह कुछ तौफीक हुई इस मौजू पर। पाकिस्तान में यह वबा बहुत है, सरहद और पंजाब में खास तौर पर, और सिंध में भी, मुझे यहां के हालात का पता नहीं। तो अल्हम्दुलिल्लाह मैंने उसके बाद फिर उलमा को मुतवज्जे किया तो कुछ थोड़ा बहुत इस तरफ तवज्जो हुई है। तो अर्ज यह करने का मंशा था कि उलमाए किराम जो हैं वो उम्मत के हकीम होते हैं, उनका हाथ उम्मत की नब्ज पर होना चाहिए, और जहां जहां खराबियां हैं वो किसी भी माहौल में हों उनकी तरफ तवज्जो देने की जरूरत है, और उलमाए किराम को उसकी तरफ, उसकी उन खराबियों की इस्लाह की फिक्र की जरूरत है। और आखिर में भाई अखलाक, ये हमारे दीन का तुर्रे इम्तियाज है कि उसने अखलाक का सही मफहूम हमें समझाया। अखलाक का लफ्ज तो इस्तेमाल हो रहा है अरस्तू और अफलातून के जमाने से, अखलाकियात, एथिक्स, ये लफ्ज तो अरस्तू और अफलातून के जमाने से इस्तेमाल हो रहा है, और आज मगरबी दुनिया में भी इसके ऊपर बड़ी किताबें लिखी हुई हैं। लेकिन अखलाक का सही मतलब अगर किसी ने समझाया तो सिर्फ नबी करीम सरवर दो आलम मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। अखलाक का मतलब आज जो समझा जाता है वो जाहिरदारी है, मुस्कुराकर मिल लो लोगों से, मुस्कुराकर मिल लिए लोगों को अपना गिरविदा बना लिया, बस ये अखलाक, चाहे अंदर अदावतें छुपी हुई हो। पूरी किताबें लिखी हुई हैं उर्दू में, तर्जमे भी हो गए हैं कि लोगों को किस तरह गिरविदा बनाया जाए, इसके ऊपर किताबें छपी हुई हैं, वो बहुत मशहूर किताबें डेल कार्नेगी की, कि किस तरह लोगों को अपना गर्विदा बनाया जाए, उसका तरीकेकार क्या है, हासिल क्या है, उसका मकसूद सारा क्या है, लोग मेरे गर्विदा हो जाएं, लोग मुझसे मुझे बड़ा समझें। यानी सारी तालीम हुब्बे जाह की है। अखलाक के माना क्या हुए, हुब्बे जाह। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जिस अखलाक की तालीम दी उस वो तो हुब्बे जाह की जड़ काटती है। फरमाया कि दो भूखे भेड़िए अगर किसी बकरियों के गले में छोड़ दिए जाएं तो वो इतनी तबाही नहीं मचाएंगे जितनी हुब्बे जाह हुब्बे माल के फितने इंसान के दीन में तबाही मचाते। तो अखलाक आज चंद जाहिरी रस्मों का नाम है और महज उसका मकसद अपनी मकबूलियत हासिल करना, लोगों में असर और रसूख पैदा करना, लोग पब्लिक रिलेशंस, पब्लिक रिलेशंस जो है एक बहुत बड़ा इल्म है आज और बहुत बड़ी सिफत है। ये शख्स पब्लिक रिलेशनिंग में बड़ा कमजोर है, ये शख्स पब्लिक रिलेशनिंग में बहुत आला है, तो उसको मेयार फजीलत करार दिया। लेकिन जो अखलाक नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सिखाए और जिसके बुनियाद पर इल्म तरीकत वजूद में आया, तसव्वुफ आज नाम रख लिया है लोगों ने महज चंद औरादो वज़ाइफ का और इस बात का कि कुछ मुराकबात, कुछ कश्फ, कुछ इल्हाम, कुछ मंजर नजर आ जाए वगैरह वगैरह, इसका नाम रख लिया तसव्वुफ। तसव्वुफ नाम दरहकीकत था अखलाक के तज़किये का, कि जिसमें हसद ना हो, तकब्बुर ना हो, रियाकारी ना हो, हुब्बे जाह ना हो, हुब्बे माल ना हो, जिसमें तवाज़ो हो, जिसमें फनाइयत हो, जिसमें सब्र और शुक्र हो, जिसमें इखलास हो, जिसमें लिल्लाहियत हो, यह है अखलाक जो इस्लामी अखलाक है। और वह तसव्वुफ में दरहकीकत उसकी तालीम दी जाती, उसकी तरबियत दी जाती। तो यह मैदान भी अब या तो खाली हो रहा है या उसको महदूद कर दिया गया है चंद औरादो वज़ाइफ और औरादो अशगाल की हद तक या मुराकबात और कुशूफ और इल्हामात की हद तक, लेकिन तज़किया अखलाक जो उसका असल मकसूद था वो पीछे जा रहा है। वहां तो बाकायदा तरबियत होती थी, शेख के पास जाकर दिमाग दुरुस्त किए जाते थे, किब्र पैदा हो रहा है तो किब्र को कुचला जाता था, उजब पैदा हो रहा है उजब को कुचला जाता था, रियाकारी हो रही है रिया का वो रिया को किस तरह मिटाए, इखलास कैसे पैदा करें, ये सारी बातें जाकर हासिल की जाती थी। काल रा बुगजार साहेब हाल छो पेश मर्दे का मिले पामाल छो, तो पामाल होना पड़ता था। वो रास्ता भी अब रफ्ता रफ्ता छूट रहा है। आप देखेंगे कि हजरत नानौतवी हजरत गंगोही रहमतुल्लाह अलैहिमा से लेकर हजरत मदनी, हजरत उस्मानी और हजरत मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैहिम, इन सब बुजुर्गों में से कोई ऐसा नहीं है जिसने फारिग तहसील होने के बाद किसी ना किसी अल्लाह वाले से रुजू करके इन अखलाक के बातना का तज़किया ना कराया हो, कोई नहीं मिलेगा आपको ऐसा, सबके सब बिला इस्तिस्ना। हजरत नानौतवी हजरत गंगोही जैसे जिबाले इल्म हजरत हाजी इमदादुल्लाह साहब मुहाजिर मक्की के पास जा रहे हैं, जो जाब्ते में दरस निजामी के फारिग तहसील भी नहीं थे, उनसे अपना तज़किया कराया, उनसे अपने अखलाक दुरुस्त कराए। तो ये सारी बातें रफ्ता रफ्ता हमारे माहौल में कम हो रही हैं, उन पर हमें तवज्जो की जरूरत है। और जब तक के दिल से हुब्बे जाह न मिटे, हुब्बे माल न मिटे, तकब्बुर और उजब न मिटे, उस वक्त तक बात में तासीर भी पैदा नहीं होती। जिस अल्लाह के बंदे ने अपने अखलाक को मुजक्का मुजल्ला करा लिया हो किसी शेख से, वो जब दो जुमले भी बोल दे तो दिलों में उतर जाते हैं। और अगर ये ना हो, शोहरत मकसूद हो, रियाकारी मकसूद हो, नाम और नमूद मकसूद हो, तो फिर लंबी चौड़ी तकरीरें भी इस कान से दाखिल होती हैं दूसरे कान से निकल जाती हैं, वो दिल में नहीं उतरती हैं। تو در حقیقت ہمیں اپنے کام میں مزید پختگی مزید بہتری لانے کے لیے ان امور کی طرف متوجہ ہونے کی ضرورت ہے, اور اس کے لیے میں یہ گزارش کرتا ہوں کہ ہم سب کو چاہیے کہ اپنے اکابر کی سیرتیں, ان کی سوانح, ان کے حالات, ان کے ملفوظات کو اپنے لیے حرز جان بنائیں. تذکرۃ الرشید ہے, تذکرۃ الخلیل ہے, سوانح قاسمی ہے, اشرف السوانح ہے, اور پھر آخر دور میں اللہ تعالیٰ جزائے خیر عطا فرمائے حضرت شیخ الحدیث مولانا زکریہ صاحب رحمۃ اللہ علیہ کی جو آپ بیتی ہے, عجیب چیز ہے, اور اس کو آپ اس کو پڑھیں, ان کے تذکروں میں نور ہے, ان کی باتوں میں نور ہے, اور اس سے اس کو پڑھنے سے پتا چلتا ہے کہ اسلامی اخلاق کیا ہوتے ہیں, اسلامی کردار کیا ہوتا ہے. میں اپنے سارے ساتھیوں کو بھی اس کا مشورہ دیتا ہوں, اور الحمدللہ خود بھی عمل کرنے کی کوشش کرتا ہوں کہ ان سارے بزرگوں کے تذکرے ہمارے سامنے رہیں, اور اس کے نتیجے میں اللہ تعالیٰ ان کے کردار, ان کے اخلاق کا کوئی عکس ہماری زندگیوں کے اندر بھی پیدا فرما دے, کیونکہ اس کے بغیر صحیح معنی میں علم کا کام منور نہیں ہوتا. انما یخش اللہ من عباده العلماء, خشیت اللہ را نشان علم داں, آیت یخش اللہ در قرآن بخان, مولانا رومی فرماتے ہیں. تو خشیت جب تک یہ پیدا ہوتی ہے, انہی تمام مراحل سے گزرنے کے بعد اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے, اپنی رحمت سے ہم سب کو, اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے اپنی رضاء کامل کے مطابق صحیح معنی میں طالب علم بننے کی توفیق عطا فرمائے, اور اس کے حقوق ادا کرنے کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین. بھائی یہ فرما رہے ہیں کہ جو حضرات علماء کرام تشریف فرما ہیں ان کو اجازت حدیث کی فرمائش کر رہے ہیں. میں ہوں تو نہیں اس کا اہل اجازت حدیث دینے کا, لیکن تعمیل حکم اور تحصیل سعادت کے لیے, تحصیل سعادت کے لیے اتنا کرتا ہوں کہ ایک حدیث آپ کے سامنے پڑھتا ہوں جو حدیث مسلسل بالاولیہ کہلاتی ہے, اور جتنے حضرات جو دور حدیث کی تکمیل کر چکے ہیں ان کو اس کی اجازت دوں گا. بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین, والصلاة والسلام على سیدنا مولانا محمد خاتم النبیین وعلى آلہ وصحابہ اجمعین, اما بعد, فقد حدثني بهذا الحديث الشيخ حسن المشاط المكي المالكي رحمه الله تعالى في المسجد الحرام, كما حدثني به الشيخ محمد ياسين الفاداني رحمه الله تعالى, والشيخ الناخبي رحمه الله تعالى, كل واحد منهم يرويه بإسناده إلى سيدنا عبد الله بن عمرو بن العاص رضي الله تعالى عنهما قال قال رسول الله صلى الله عليه وسلم الراحمون يرحمهم الرحمن تبارك وتعالى ارحموا من في الارض يرحمكم من في السماء. یہ حدیث میں نے سب سے پہلے ان تین بزرگوں سے حاصل کی تھی, اور انہوں نے یہ حدیث اپنے اساتذہ سے سب سے پہلے حاصل کی, اور یہ تسلسل حضرت سفیان ابن عیینہ تک پہنچتا ہے. اور اس تسلسل کی برکات میں شامل ہونے کے لیے میں آپ سارے ان حضرات کو جنہوں نے دور حدیث کی تکمیل کر لی ہے اس تسلسل کے ساتھ اجازت دیتا ہوں, اور اس کے علاوہ جتنی میری مرویات ہیں, چاہے وہ مشائخ ہند و پاکستان سے حاصل کی گئی ہوں یا علماء بلاد عربیہ سے کی گئی ہوں, ان سب کی بھی اپنی طرف سے روایت کرنے کی آپ اور ایسے تمام حضرات کو اجازت دیتا ہوں جو دورہ حدیث کی تکمیل کر چکے ہیں. اللہ تعالیٰ اس کی برکات ہم کو عطا. اب میں اس کے بعد حضرت والا سے بہت ہی ادب کے ساتھ درخواست کرتا ہوں کہ اپنی دعا سے اس نورانی مجلس کو اختتام تک پہنچا دیں. بھائی دعا سے پہلے یہ بھی اپنے دلی جذبے کا بھی اظہار کر دوں کہ جس محبت اور خلوص کے ساتھ آپ حضرات پتہ نہیں دور دراز کا سفر طے کر کے بھی یہاں تشریف لائے ہیں, اس کا تقاضا یہ ہے کہ ہر ایک سے فردن فردن ملاقات کا موقع ہو اور ان سے دریافت احوال کیا جائے. لیکن اپنی تنگ دامنی کی وجہ سے ظاہر ہے کہ یہ ممکن نہیں ہے, لیکن میں دل سے دعا کرتا ہوں ہر ایک فرد کے لیے جو بھی محبت کے ساتھ تشریف لائے ہیں ان سب کے لیے دل سے دعا کرتا ہوں کہ اللہ تعالیٰ ان کی تشریف آوری کو قبول فرمائے اور ان کو ان کے تمام مقاصد حسنہ میں اپنے فضل و کرم سے کامیابی عطا فرمائے. میرے پاس ان کو دینے کے لیے اس کے سوا کچھ اور نہیں ہے کہ میں ان کے حق میں دعا کروں, اور ان کا شکریہ ادا کرنے کے لیے بھی میرے پاس الفاظ نہیں ہیں. تو ان سب سے التجا ہے کہ چونکہ فرضی انفرادی ملاقات ان سے نہیں ہو سکے گی, اس واسطے وہ مجھے اس معاملے میں معذور قرار دیں, اور امید رکھیں, امید ہے کہ انشاءاللہ تعالی اللہ تبارک و تعالی ان کو ان کی نیت کی برکت سے, ان کے اخلاص کی برکت سے بہت ہی اپنی رحمتوں سے مالا مال فرمائیں گے. اللهم صل على سيدنا مولانا محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا وانصرنا على القوم الكافرين. اللهم وفقنا لما تحب وترضى من القول والفعل والعمل والنية والهدي, إنك على كل شيء قدير. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا. اللهم إنا نسألك علما نافعا وعملا صالحا متقبلا وقلبا خاشعا ورزقا حلالا طيبا. اللهم إنا نعوذ بك من علم لا ينفع. اللهم إنا نعوذ بك من علم لا ينفع ومن قلب لا يخشع ومن دعوة لا يستجاب لها. اللهم يا أرحم الراحمين اهدنا وسددنا وقنا شرور أنفسنا. اللهم ألهمنا مراشد أمورنا. اللهم ألهمنا مراشد أمورنا وعزم لنا على رشد أمرنا. اللهم ألهمنا مراشد أمورنا وعزمنا لنا على رشد أمرنا يا أرحم الراحمين. اللهم زدنا ولا تنقصنا, وأكرمنا ولا تهنا, وأعطنا ولا تحرمنا, وآثرنا ولا تؤثر علينا, وأرضنا وارض عنا, وأرضنا وارض عنا يا أرحم الراحمين. اللهم اجعل الحياة زيادة لنا في كل خير. اللهم اجعل الحياة زيادة لنا في كل خير, واجعل الموت راحة لنا من كل شر. اللهم لا تدع لنا ذنبا إلا غفرته, ولا همّا إلا فرجته, ولا دينا إلا قضيته, ولا حاجة من حوائج الدنيا والآخرة إلا قضيتها ويسرتها يا أرحم الراحمين. يا من لا تضره الذنوب ولا تنقصه المغفرة, حب لنا ما لا ينقصك واغفر لنا ما لا يضرك. يا من لا تضره الذنوب ولا تنقصه المغفرة, حب لنا ما لا ينقصك واغفر لنا ما لا يضرك. اللهم اجعلنا ممن توكل عليك فكفيته, واستهداك فهديته, واستنصرك فنصرته. اللهم انصرنا ولا تنصر علينا, وأعنا ولا تعن علينا, وامكر لنا ولا تمكر علينا, واهدنا ويسر الهدى لنا. رب اجعلنا لك ذكارين, لك شكارين, لك رهابين, لك مطواعين, إليك مخبتين, إليك أواهين منيبين. اللهم إنا نسألك الخير كله ونعوذ بك من الشر كله. اللهم إنا نسألك الخير كله ونعوذ بك من الشر كله. اللهم اجعل اجتماعنا هذا مرحوما. اللهم اجعل اجتماعنا هذا مرحوما. اللهم اجعل اجتماعنا هذا مرحوما, وتقبله في حضرتك يا أرحم الراحمين, وتقبله لرضاك يا أرحم الراحمين. اللهم ارزقنا الإخلاص في الأعمال. اللهم ارزقنا الإخلاص في الأعمال. اللهم ارزقنا الإخلاص في الأعمال. اللهم يا أرحم الراحمين يا غياث المستغيثين, لا تحرمنا أجرك, لا تحرمنا أجرك, ولا تنسنا ذكرك, ولا تهتك عنا سترك, ولا تجعلنا من الغافلين. يا أرحم الراحمين اپنے فضل و کرم سے ہمارے تمام گناہوں کو معاف فرما دے. یا اللہ ہماری مکمل مغفرت فرما دے. یا اللہ ہر طرح کے گناہوں کو ظاہری باطنی خفیہ علانیہ چھوٹے بڑے ہر طرح کے گناہوں سے اے اللہ ہم معافی مانگتے ہیں. اے اللہ اپنے فضل و کرم اپنے رحمت سے معاف فرما دے. یا اللہ ہمیں ہدایت عطا فرما. یا اللہ ہمیں ہر طرح کے شر سے محفوظ فرما, ہر طرح کی معصیتوں سے منکرات سے اے اللہ ہماری حفاظت فرما. یا اللہ ہم نے ہمارے اوپر یا اللہ ہمارے ساتھ جو ذمہ داریاں آپ نے طلب علم کے واسطے سے اب عائد فرمائی ہیں یا اللہ ان کو صحیح طور پر سمجھنے اور ان کو آپ کی رضا کے مطابق ادا کرنے کی توفیق عطا فرما. یا اللہ ہماری ہدایت فرما دے. اے اللہ ہمیں صحیح راستہ دکھلا دے. یا اللہ اس کے اوپر چلنے کی توفیق عطا فرما دے. یا اللہ ہمیں دین کی صحیح سمجھ عطا فرما, اس پر عمل کی توفیق عطا فرما, اس پر استقامت عطا فرما. یا اللہ تمام حاضرین کو ان کے تمام جائز مقاصد میں اپنے فضل و کرم سے کامیابی عطا فرما. یا اللہ سب کی مرادیں پوری فرما دے. اے اللہ سب کی مشکلات کو آسان فرما دے. اے اللہ سب کی پریشانیوں کو دور فرما دے. یا اللہ سب کی مرادیں پوری فرما دے. یا اللہ جن جن لوگوں نے ہم سے دعا کی فرمائش کی ہے اے اللہ آپ کے رحمت سے اپنے فضل و کرم سے ان سب کی دلی مرادیں پوری فرما. یا اللہ کسی بھی خیر سے ہمیں محروم نہ فرما. اے اللہ ہماری احتیاج پر نظر فرما. یا اللہ ہمارے استحقاق پر نظر نہ فرما. اللہم عاملنا بما انت اہلہ ولا تعاملنا بما نحن اہلہ. یا اللہ ہماری احتیاج پر نظر فرما, اپنے کرم پر نظر فرما. اے اللہ ہمارے استحقاق پر نظر نہ فرما, اپنے کرم پر نظر فرما کر اے اللہ ہماری ساری مرادیں پوری فرما دے. مغفرت کاملہ عطا فرما دے. رضا کاملہ عطا فرما. اے اللہ ہماری زندگی کو اے اللہ اپنے رضا کے مطابق ڈھال دیجئے. ہر طرح کے شر سے حفاظت فرمائیے, ہر طرح کے فتنوں سے حفاظت فرمائیے. اللہم انا نسألک من خیر ما سألک من عبدک و نبیک سیدنا محمد صلی اللہ علیہ وسلم, ونعوذ بك من شر ما استعاذك منه عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم. ربنا تقبل منا إنك أنت السميع العليم, وتب علينا إنك أنت التواب الرحيم. وصلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين. آمين برحمتك يا أرحم الراحمين.